चोटी भेजो कमा हेलो हाई लेखेसी एक दुई चोटी भेजो कमा हेलो हाई लेखेसी झेपै मन परिहाल्यो तिम्रो फोटो देखेसी मलाई त मन परे तिमलाई मन परेमा मै आउँछु बागलुङबाट तिमी आउ गुल्मीबाट भेटाउँला सिमाना गङ्गरेमा मै आउँछु बागलुङबाट तिमी आउ गुल्मीबाट भेटाउँला सिमाना गङ्गरे टोलाइरहन्छु भोलि सुन्दा फोनमा मकै परि टोलाइरहन्छु भोलि सुन्दा फोनमा कहाँ देखौँ कहाँ भेटौँ भाषा मेरो मनमा मलाई त मन परे तिमलाई मन परेमा मै आउँछु बागलुङबाट तिमी आउ गुल्मीबाट भेटाउँला सिमाना गङ्गरेमा मै आउँछु बागलुङबाट तिमी आउ गुल्मीबाट भेटाउँला सिमाना गङ्गरे हाई भेटाउँला सिमाना गङ्गरेमा पढ्छु मैले राजकोट मेरो घर बागलुङ बसी पढ्छु मैले राजकोट मेरो घर गङ्गारेमा पक्कै भेट्छु किन मान्छौ डर मलाई त मन परे तिमलाई मन परेमा मै आउँछु बागलुङबाट तिमी आउ गुल्मीबाट भेटाउँला सिमाना गङ्गारेमा मै आउँछु बागलुङबाट तिमी आउ गुल्मीबाट भेटाउँला सिमाना गङ्गारे हाई भेटाउँला सिमाना भेट्ने भए मनको मान्छे मेरै, गङ्गरेमा भेट्ने भए मनको मान्छे मेरै, भेटेसित हाम्रो माया गर्छ होला धेरै। मलाई त मन परे हो तिमलाई मन परेमा, मै आउँछु बागलुङबाट तिमी आऊ गुल्मीबाट, भेटौँला सिमाना गङ्गरेमा, मै आउँछु बागलुङबाट तिमी आऊ गुल्मीबाट, भेटौँला सिमाना गङ्गरे, के तपाईँ पनि नेपाली साङ्गीतिक क्षेत्रमा लाग्ने सोचमा हुनुहुन्छ वा कुनै पनि गीत सङ्गीतलाई बजार व्यवस्थापन गर्ने म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ? यदि यस्तो हो भने सम्झना गर्नुहोस् साथीभाइ डिजिटल म्युजिक प्रणालीलाई, बजार व्यवस्थापक रामु बिरही, मोबाइल नम्बर 9849